विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन एमालेमा कार्यदल गठन, कार्यदलमा पनि भागभण्डा, आफू कुनै समूहको समर्थनमा नरहेको अध्यक्ष खनालको भनाई। पार्टीभित्रको बसलाई विवादका रूपमा प्रचार गरेको एमाओवादी अध्यक्ष प्रचण्डको दावी, नेताका गलत भूमिकाका कारण राजतन्त्र पुनर्वहाली हुने नेकपा मसालका महामन्त्री सिंहको तर्क। पाकिस्तानमा सेनाले गरेको हवाई कारवाहीमा 15 तालिबानी विद्रोहीको मृत्यु, अफगानिस्तानमा नेटो सम्बद्ध 5 सैनिकको ज्यान गयो। र नेपाल क्रिकेट सङ्घभित्रको भ्रष्टाचारका कारण विश्वकप क्रिकेट लिग डिभिजन 3 युगाण्डामा हुने। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। म ध्रुवराज खनाल। संविधान सभाले राज्य पुनर्संरचनाको विवादित विषय संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिमा पठाएको छ। संविधान सभाको आज बसेको बैठकले लामो छलफलपछि राज्यको पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनको सहमतिलाई मस्यौदा समितिमा र असहमतिलाई सम्वाद समितिमा पठाउने प्रस्ताव बहुमतले पारित गरेको हो। झन्डै एक सातासम्म चलेको राज्य पुनर्संरचना सम्बन्धी छलफलमा प्रमुख दलका शीर्ष नेताहरू सहित 387 सभासदले भाग लिएका थिए। पहिचानका 5 र सामर्थ्यका 4 आधारमा सबै दलको सहमति रहे पनि प्रदेशको संख्या र नामाकरणमा विवाद रहेको छ। छलफलका क्रममा कङ्ग्रेस र एमाले सभासदहरूले बहुपहिचानका आधारमा 5 देखि 7 प्रदेशको पक्षमा धारणा राखेका छन्। ए माओवादी सहितका दलले भने पहिचान सहितको संहितामा जोड दिएका छन्। अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना समितिले बहुमतका आधारमा 14 प्रदेशको प्रस्ताव पारित गरेको थियो। नेकपा एमालेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिनका लागि गठित कार्यदलमा माधव नेपाल र केपी ओलीको सन्तुलन मिलाउने प्रयास भएको छ। सचिव युवराज ग्यावालीले पेश गरेको प्रस्तावमा सहमति हुन नसकेपछि अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा 11 सदस्यीय कार्यदल गठन भएको छ। आजको केन्द्रीय कमिटिको बैठकले गठन गरेको कार्यदलमा नेपाल र ओली पक्षबाट 5-5 जना सदस्य राखिएका छन्। कार्यदलमा ओली पक्षका महासचिव ईश्वर पोखरेल, सचिव द्वय विष्णु पौडेल, शङ्कर पोखरेल, पोलिट ब्युरो सदस्य प्रदीप ग्यावाली र विष्णु रिमाल रहेका छन्। माधव नेपाल पक्षका सचिवमा युवराज ग्यावाली, अष्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, बेदुराम भूषाल र भीम रावल सदस्य रहेका छन्। महासचिव ईश्वर पोखरेलका अनुसार हालसम्म 255,000 सदस्यको सङ्गठित सदस्यता नवीकरण भइसकेको छ। प्राविधिक काम बाँकी रहेका 1 जिल्लामा र प्रवासको नवीकरणको काम सकेपछि सदस्यको संख्या 2,60,000 नाग्ने अनुमान एमालेको छ। महाधिवेशन प्रतिनिधिको चयन आगामी असार 7 गते देशभरि एकै दिन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ। उपनिर्वाचन हुने काठमाडौँ उपत्यका, चितवन, बर्दिया र कैलाली जिल्लामा भने प्रतिनिधि चयन असार 10 गते हुने आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो। प्रतिनिधि चयनका लागि 200 सदस्य बराबर 1 महाधिवेशन प्रतिनिधि हुने अनुपात कायम गरिएको छ। महिला, दलित, मजदुर र पिछडिएको क्षेत्रका हकमा 150 सदस्य बराबर 1 प्रतिनिधि हुने व्यवस्था गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो। आजै पत्रकार सम्मेलन मार्फत एमाले 9 राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा प्रस्तुत रातो रङले पार्टीको क्रान्तिकारी रूपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको भावनालाई प्रतिनिधित्व गर्छ। निलो रङले शान्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ भने राष्ट्रिय झण्डाको साङ्केतिक बिम्बले राष्ट्रियताप्रतिको पार्टीको निष्ठालाई व्यक्त गर्दछ, महासचिव पोखरेलले भन्नुभयो। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू कुनै समूहको समर्थनमा नरहेको बताउनु भएको छ। पार्टी मुख्यालय बल्कमा भएको नियमित पत्रकार भेटघाटमा अध्यक्ष खनालले आफू एमालेको भएको र अरू समूह पनि एमालेको नै भएको बताउनुभयो। महाधिवेशन नजिकै जाँदा एमालेमा केपी ओली र माधव कुमार नेपालले अध्यक्षमा दावी गरेर छुट्टै समूह बनाएर प्रचारमा छन्। खनाललाई नेपालको समर्थनका रूपमा हेरिएका बेला खनालले भने आफू कसैको समर्थनमा नरहेको बताउनु भएको हो। अध्यक्ष खनालले महाधिवेशनका लागि देखेका दुवै समूह समस्या नभएको भन्दै महाधिवेशनमा सबै समस्या समाधान हुने बताउनुभयो। उहाँले नव महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै एमाले अझै एकताबद्ध भएर जाने दावी गर्नुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राजनीति नियम र विधिबाट चल्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै आफू राजनीतिको फोहोरी खेलमा नलागेको बताउनुभयो। महाधिवेशनले असल नीति विधि र नेतृत्व चयन गर्ने भन्दै उहाँले आफू पद लोलुप भने नरहेको बताउनुभयो। पार्टीकै नयाँ पुस्ता र मुलुकले पनि आवश्यक महसुस गरेकाले अध्यक्ष पदमा उठ्न लागेको उहाँले बताउनुभयो। अब पार्टी ठगी गरेर लुटेर र ठेकेदारबाट कमिसन लिएर नभई आफै उत्पादनशील कार्य गरेर पार्टी चलाउनु पर्ने बताउनुभयो। ढाँटको राजनीति नचल्ने भन्दै उहाँले आफू एक कार्यकालभन्दा बढी समय अध्यक्षमा नरहने प्रतिबद्धता जनाउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बहसलाई केही तत्त्वले विवादका रूपमा प्रचार गरेको दावी गर्नुभएको छ। नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा विवाद नभएर बहस भएको भन्दै जीवन्त पार्टीमा बहस हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँले संसारभरका कम्युनिस्ट पार्टीहरूमा बहस रहेको भन्दै ए माओवादीको बहसलाई भने केही तत्त्वले सुनियोजित तरिकाले विवाद भनेर प्रचार गरेको टिप्पणी गर्नुभयो। ती तत्त्वहरूले जति हल्ला मचायो त्यति पार्टी एकताबद्ध भएर जाने अध्यक्ष प्रचण्डको भनाइ थियो। पार्टीभित्र कार्यदिशाका विषयमा विवाद नरहेको दावी गर्दै पार्टीलाई वैज्ञानिक दिशामा अगाडि बढाउने सवालमा बहस सुरु गरिएको भन्दै पार्टीको विकास र कार्यदिशा परिमार्जन गर्न गम्भीर छलफल रहेको बताउनुभयो। नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले ठूला राजनैतिक दलका नेताको गलत भूमिकाका कारण नेपालमा राजतन्त्रको पुनर्बहाली हुन सक्ने सम्भावना रहेको बताउनु भएको छ। भारतमा भएको सत्ता परिवर्तनले यहाँ दलका नेताहरूको भूमिका बदलिन सक्ने भन्दै जनताले चुनाएको भएर लोकतन्त्र र गणतन्त्र बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। आज धनगढीमा पत्रकारसँगको भेटघाटका अवसरमा उहाँले विश्वमा राजतन्त्र खत्तम भएर पुनः आएका उदाहरण उल्लेख गर्दै दलहरूको गलत भूमिकाका कारण नेपालमा पनि राजतन्त्रको पुनस्थापना हुने सम्भावना रहेको बताउनुभयो। भारतमा आएको चुनावको परिणामले राजावादीहरू उत्साहित भएको उहाँले बताउनुभयो। नेपालको राजनीति कस्तो बनाउने भन्ने निर्धारण यहाँका जनताले गर्ने भए पनि नरेन्द्र मोदी हिन्दूवादी भएकाले नेपालमा प्रभाव पार्न सक्ने उहाँको भनाइ छ। प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा दाग देखिएको छ। चीनबाट फर्किएपछि गत शनिबार कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो। कोइरालाका निजी चिकित्सक डाक्टर कबीरनाथ योगीले आज विज्ञप्ति जारी गरी भन्नुभएको छ, प्रधानमन्त्रीमा 3 हप्तादेखि सुक्खा खोकी र कहिलेकाहीँ ज्वरो आउने लक्षण देखिएको छ। सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखेको उहाँले देखेकाले उहाँको थप परीक्षण हुँदै गरेको छ। उहाँका अनुसार विज्ञ समूहले थप उपचारका लागि अनुकूल समयमा सुविधा सम्पन्न अस्पतालमा जान प्रधानमन्त्रीलाई सुझाएका छन्। प्रधानमन्त्री कोइरालाले ब्रोन्काइटिसको औषधिलाई नियमित सेवन गरिरहनु भएको छ। अमेरिकामा जिब्रोको क्यान्सरको शल्यक्रिया गराएका कोइरालाले वर्षमा एकपटक नियमित परीक्षण गराउँदै आउनु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त बुझ्द नभएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वर श्रेष्ठसहित 7 जनालाई विशेष अदालतले कानुनी आधार बिना सफाई दिएको भन्दै अख्तियारले विशेष अदालत विरुद्ध सर्वोच्चमा निवेदन दिएको हो। अख्तियारले विशेष अदालतको फैसला न्यायसङ्गत नभएको निवेदनमा दावी गरेको छ। भ्रष्टाचार मुद्दामा कारवाही गर्न माग दावी गर्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा अदालतले सफाई दिएको थियो। अख्तियारले सर्वोच्चमा दर्ता गरेको निवेदनमा पूर्वाञ्चल विश्वविद्यालयका 7 जनालाई छोड्ने विशेष अदालतको फैसला कानुनको सिद्धान्त बमोजिम नभएको उल्लेख गरिएको छ। प्रधान सेनापति गौरव शमशेर राणा एक साता लामो भ्रमणका लागि आज भारत जानुभएको छ। भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा भारतीय सेनाको इन्डियन मिलिटरी एकाडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुन प्रधान सेनापति राणा नयाँ दिल्ली जानुभएको हो। भ्रमण दलमा प्रति पूर्णचन्द्र थापा र सहसेनानी कृति राज भण्डारी पनि सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति राणाले भारतीय रक्षा मन्त्री अरुण जेटली सहित वायु र जल सेना प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। असार 8 गते हुन लागेको संविधान सभाको उपनिर्वाचनलाई देखाउँदै कङ्ग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको 8 महाधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ। आगामी असार 4 र 5 गते कास्कीको पोखरामा हुने तय भएको प्रेस युनियनको महाधिवेशन विभिन्न प्राविधिक कठिनाईका कारण हाललाई स्थगित गरिएको कार्यवाहक अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। असार 8 हुन लागेको संविधान सभाको उपनिर्वाचनमा युनियन सम्बद्ध पत्रकारहरू समाचार सङ्कलन तथा सम्प्रेषण व्यस्त हुनुपर्ने भएकाले हाललाई महाधिवेशन तोकेको मितिमा गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशनको अर्को मिति र स्थान तय गर्न असार 3 गते काभ्रेको धोलीखेलमा युनियनले कार्यसमितिको पूर्ण बैठक बोलाएको छ। नेपाल स्टुड र प्याप्सन बीच दुई बुधे सहमति भएको छ। सहमतिसँगै बन्द संस्थागत विद्यालय खुलेका छन्। पूर्व सहमति कारण नभएको भन्दै नेपाल स्टुडले चितवनका सबै संस्थागत विद्यालय बन्दको आह्वान गरेपछि नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल स्टु निजी तथा आवासीय विद्यालय सङ्गठन प्याप्सन बीच वार्ता भएको हो। नेपाल स्टुका अध्यक्ष विष्णुबहादुर भोजेलले वार्तामा असोज 5 गतेको सहमति अनुसार असार 10 गतेभित्र कार्यान्वयन गर्ने र सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्न 6 सदस्य अनुगमन समिति गठन गर्ने सहमति भएपछि आजदेखि विद्यालय खुलेको जानकारी दिनुभयो। पौषदेखि चैत्रसम्मको बाँकी तलब भत्ता र वैशाखदेखिको तलब भत्ता दिने कुरामा निजी विद्यालयले अलटाल गरेको भन्दै नेपाल स्टुले अनिश्चितकालीन संस्थागत विद्यालय बन्द आह्वान गरेको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न हिजो थियो, आफू अस्पताल भर्ना भएको मौका पाएर माधव नेपाल युद्धको घोषणा गरेको एमाले नेता केपी ओलीको टिप्पणीप्रति तपाईँ के भन्नुहुन्छ? ए नेपाल पक्षलाई चिडाउने काम, बी ओलीको बोली र सी बुझी नसक्नुको राजनीति। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए नेपाल पक्षलाई चिडाउने काम भन्नेमा 32%, बी ओलीको बोली भन्नेमा 27% र सी बुझी नसक्नुको राजनीति भन्नेमा 41%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, दलका नेताहरूले गलत भूमिकाका कारण राजतन्त्र फर्कन सक्ने मसालका महामन्त्री मोहन विक्रम सिंहको भनाइमा तपाईँको विचार के छ? यही अवस्थामा फर्कन सक्ला, बी भारतको हातमा भर पर्छ र सी कुनै हातमा फर्किँदैन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टुडा वृग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। पाकिस्तानी सेनाको हवाई कारवाहीमा पनि 15 तालिबानी विद्रोहीको मृत्यु भएको छ। पाकिस्तानको उत्तरपश्चिम खैबर जिल्लामा सेनाले आज विद्रोहीमाथि हमला गरेको थियो। सेनाले खैबर जिल्लामा रहेको विद्रोहीको 9 क्याम्प ध्वस्त पारिदिएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन्। 2 दिन अघि मात्र पाकिस्तानको कराची स्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतङ्ककारी हमलामा 30 मृत्यु भएको थियो। आक्रमणको जिम्मा पाकिस्तानको तेहरिक ए तालिबानले लिएको थियो। उता अफगानिस्तानमा नेटो सम्बद्ध 5 सैनिकको मृत्यु भएको छ। दक्षिण अफगानिस्तानमा भएको एक घटनामा पनि उनीहरूको मृत्यु भएको नेटो सेनाले जनाएको छ। तर घटनाको बारेमा मृत्यु हुने कुन देशका सैनिक हुन् भन्ने बारेमा समेत खुलाइएको छैन। अफगानिस्तानमा 50 देशका सेनाहरू खटिएका छन्। खेल समाचार। विश्व क्रिकेट लिग डिभिजन 3 आयोजना युगान्डाले गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आज अक्टोबर 26 नोभेम्बर 2 युगान्डसम्म युगान्डामा डिभिजन 3 प्रतियोगिता गर्ने घोषणा गरेको हो। प्रतियोगितामा पछिल्लो संस्करणको विजेता नेपालसहित आयोजक युगान्डा, बर्मुडा, अमेरिका तथा यसै महिना सिङ्गापुरमा हुने डिभिजन 4 2 टोलीले प्रतिस्पर्धा गर्नेछन्। डिभिजन 3 शीर्ष 2 टोलीले 2015 सुरुवातमा हुने डिभिजन 2 प्रतिस्पर्धा गर्नेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तर्महादेशीय कपका लागि डिभिजन 2 सनडको आधार हुनेछ। च्याम्पियनसिप र अन्तर्महादेशीय कपको खेल तालिकापछि सार्वजनिक गर्ने आइसिसीले जनाएको छ। आइसिसीले डिभिजन 3 आयोजना स्थल र मिति भने पछि बताउने जनाएको छ। युगान्डाले पहिलोपटक विश्व क्रिकेट लिग डिभिजन लिग प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि नेपालमा यो प्रतियोगिता हुने लगभग पक्का जस्तै भइसकेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट सङ्घका अध्यक्ष टङ्क आङबोहाङ सहितका पदाधिकारीहरूलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि क्यानको कार्यशैलीमा आइसिसीले असन्तुष्टि जनाएको बताएको छ। यसै कारण नेपालबाट यो प्रतियोगिता आइसिसीले युगान्डा सारेको हो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन एमालेमा कार्यदल गठन। कार्यदलमा पनि भागभन्डा। आफू कुनै समूहको समर्थनमा नरहेको अध्यक्ष खनालको भनाई। पार्टीभित्रको बसलाई विवादको रूपमा प्रचार गरेको ए माओवादीका अध्यक्ष प्रचण्डको दावी। नेताका गलत भूमिकाका कारण राजतन्त्र पुनर्बहाली हुने मसालका महामन्त्री सिंहको तर्क। पाकिस्तानमा सेनाले गरेको हवाई कारवाहीमा 15 तालिबानी विद्रोहीको मृत्यु। अफगानिस्तानमा नेटो सम्बद्ध 5 सैनिकको ज्यान गयो। र नेपाल क्रिकेट सङ्घभित्रको भ्रष्टाचारका कारण विश्व क्रिकेट लिग डिभिजन 3 युगान्डामा हुने। अब त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।